बास भए पो बाछ बासुरी जीवन रहे पो जुन हो यो जुनीमा त यस्तै भएछ अर्को जुनीमा सँगै जुने हो भानु भानु रहरले होइन बाथे ताले हो बाथे ताले भानु भानु भानु भानु तिम्रो घरमा बिगुलको नमस्कार म यस गीतको शब्द रचनाकार एवं संगीतकार भानुभक्त जोशी यस गीतमा सुर रहेको छ गायक भोजराज भट्ट र रेखा जोशीको कसैलाई देख्दिनँ